सानो तिमी निशानी थियो, तर माया गर्न चाहिँ जानी थियो। जिन्दगानी कहिले घाम कहिले छाया हो, जो सुकाइले जे भने नि पहिलो माया। खोजेको कुन ठाउँ